अघि बढ्दैनौँ। कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा कल्लाबारी बस्ने हाम्रा नाति जाइनी विष्णुसँगै म छु तपाईँकै दुलुवा बाजे। अहिले बुढाले आज भोलि कति स्टाइल पारेर बोले हल्नु लगाएको थियो, किनभने अब जमाना नै स्टाइलको रहेछ। अब त्यही सिधा कुरा भन्नुलाई पनि कनि कनि बोल्ने चाहिँ नि चलन छ, होइन? अब त्यो चलनले कतिलाई जलन छ, अब दुखीमाथि सधैँको डलन छ कसै हो नाति नाति जिल्खा आसन गर्थे आज। अब जस्तो भएर इन्जोय हाँसी मजाक केन्द्र सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगा हजको ध्वनि तरङ्गमा दुलुवा बाजे यति बेला गुन्जिरहेछ, साथमा www.radioarpan.com.np मार्फत विश्वभरि दुलुवा बाजे चिच्चाइरहेको अवस्था छ भने यो एउटा एउटा एक ठाउँ बसेर विश्वभरि बोल्ने भन्छ भन्नु होला। होस् भएको कुरो भने हौ झुटो बोल्ने बानी हाम्रो छैन अनि के देखाएको छ नातिले भएको नि त ए भगवान् कता हो के अरे वर्ल्ड कप कि के कप रे नेपालीबाट चाहिँ विश्वकप फुटबल होइन कलेज छ हो नाति यसपालि ब्राजिल धेरै राम्रो कुरो। अब वास्तवमा यो दुलुवा बाजेलाई पनि ब्राजिल भन्ने बित्तिकै के हुन्छ क्या किन भन्दाखेरि ब्राजिल जलस्रोतमा सबभन्दा धनी देश, एक नम्बरमा, दुई नम्बरमा नेपाल। हेर्नुहोस् है अब ब्राजिल कहाँबाट कहाँ पुग्यो देश भन्नुहुन्छ भने हाम्रो जति चाहिँ नि विकसित हुने पनि होइन पहिला, अहिलेको दिनमा ब्राजिलले हरेक कुरामा प्रगति। अब फुटबलमा चाहिँ नि ब्राजिलले जित्छ भने सब विश्व हल्लाइरहेछ, ब्राजिलले विश्व हान्दिरहेछ, ठुलो बाजेले ओड हान्दिरहेछ, ओडलै हान्दिरहेछ। अब ब्राजिलले चाहिँ नि टक्कसँग जितोस् भन्ने शुभकामना दुलुवा बाजेको छ। अनि कता कता एउटा नातिले चाहिँ ए बाजे तपाईँ ब्राजिल र नि है तपाईँ कमल पित्ते हो भनेर भन्छ। ए बाबु आफूले मन पराए तिमीको समर्थन गर्न नपाइने अट्टै होला नि कमल पित्ते भन्ने मैले पनि लाज पर्ला पर्ला भनेर अब चाहिँ कुरो र कुलो भन्ने कुरो जता लचकायो त्यो चाहिँ लचकिन्छ। एउटा नराम्रो बानीसँग मेरो नातिलाई थाहा छँदैछ, एउटा गाना झ्याप्पैसँगले सुनौँ अनि त्यसपछि यो गाना पछि दिलो बाजेको कुरो सुनेर खत्तै हाँस्नुपर्छ, तपाईँले कतै नजान्नु होला है। तिम्रो आँखामा सुहेरी हाँस्ने दिन न आओस्, तिमीलाई रुवाई रुवाई बाँच्ने दिन न आओस्। तिम्रो आँखामा सुहेरी हाँस्ने दिन न आओस्, तिमीलाई रुवाई रुवाई बाँच्ने दिन न आओस्। तिम्रो माया भुलेर अरूसँग खुल्नु परे, बरु प्राणै जाओस् मेरो प्राणै जाओस्, बरु प्राणै जाओस् मेरो प्राणै जाओस्। सागरको मोती हैन जुनको ज्योति हैन, मनभित्रको मिठो माया देऊ। आकाश हरे सहन्छु दुखै परे सहन्छु, तर तिमी हुनु पर्छ मेरो छेउ। तिम्रो आँखामा सुहेरी हाँस्ने दिन न आओस्, तिमीलाई रुवाई रुवाई बाँच्ने दिन न आओस्। तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राणै जाओस् तिमी नै जीवन सफल हुन्छ तिमीलाई पाए एकै पल्ले जिउँदो रहने छैन म यदि मैले तिमीलाई गुमाए तिम्रो आँखामा सुहेरी हाँस्ने दिन न आओ तिमीलाई रुवाई रुवाई बाँच्ने दिन आओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राणै जाओ मेरो प्राणै जाओ होइन नाति यो गायकको आवाज त मैले उछिने कि क्या हो नाति हो गाजे तपाईँको आवाज त सुपर क्लास छ तपाईँले त मार्केट खानु भयो भनेको छ नि गाजी सिद्धिको नि त्यति भनेपछि त अब के लागेर त्यति भने सकिएको नि अनि यो अब देशको अवस्था पनि यस्तै छ हेर्नुहोस् कहिलेकाहीँ त भएको कुरो भन्दा कि यो देशको अवस्था सम्झेर नेताहरूले चाहिँ नि देशलाई केही चाहिँ गर्न नसकेका देखेर चाहिँ मलाई चाहिँ राति 12 बजी उठेर खत्तै हाँस्न मन लाग्छ क्या हिजो राति पनि उठेर खत्तै हाँसेको छु अब क्या नि देशको अवस्था देखेर क्या अब कुरो के छ भन्दाखेरिमा भएको कुरो गर्ने मात्रै बानी छ मेरो तपाईँलाई थाहा छँदै छ होइन के कुरामा चाहिँ चित्त बुझेन छ कान्छाले चाहिँ आफ्नो श्रीमतीलाई हिजो एक थप्पड हान्यो भनेर चाहिँ श्रीमती एक त नारी हकीको त्यहाँ त आवाज उठ्ने बेलामा श्रीमतीले कसेर एक चढ्क हान्यो श्रीमती रुन लागिन् होइन त्यसपछि कान्छाले सम्झाउन थाल्यो आफ्नो श्रीमतीलाई हेर मानिसले सधैँ आफूले माया गर्नलाई मात्र पीडित छ भने त्यसपछि श्रीमानको कुरो सुनेपछि कान्छीको पनि पारा तात्यो अनि उसले पनि यो गतिलो झाप्पु आफ्नो श्रीमानको गालामा चले मल लगाइदिन् अनि त्यो लगाएपछि कान्छीले भन्छन् के तपाईँ मात्र मलाई माया गर्नुहुन्छ म पनि त तपाईँलाई धेरै माया गर्छु झप्पड फर्काउने काहीँ त कस्तो छ अनि हाम्रो तलतिरको कान्छो चाहिँ गाडीमा जाँदै थियो अनि त्यति क्रममा चाहिँ एउटी केटीले स्कुटर कुदाएर उसलाई उछिनेर अगाडि जान्छे अनि त्यो कान्छोले झ्यालबाट ए भैँसी भनेर भनौ केटीले पछाडि फर्केर कराउँछे त साले गधा बाँदर कुकुर भनेर कराईलाई हेर्नुहोस् है कुरो बुझ्नु छैन त्यसै कराई अनि अचानक बाटो क्रस गर्दै गरेको भैँसीसँग ठोक्किएर केटीको एक्सिडेन्ट हुन्छ दुईवटा हात तिनवटा खुट्टा भाँचिन्छ ए होइन दुईवटा हात दुईवटा खुट्टा भाँचिन्छ बल्ल चाहिँ केटीले बुझ्छे त्यो केटाले चाहिँ उसलाई ए भैँसी भनेर बोला होइन रहेछ कि ए अगाडि भैँसी छ बिस्तारी छ भन्ने कुरो बल्ल बुझ्छिन् त्यही भएर कसैले केही भनौँ भने कुरो बुझेर मात्रै एक्सन लिनलाई अनुरोध गर्दछु शिक्षा पनि हो नि नाति होइन जसपर इन्जेलमा दिलबाजुले गरे सबै कुरो चाहिँ नि हावा मात्रै हुन्छ भन्नु त एकदम बिबकुफी मात्रै हो दिलबाजुले कम त मिठो कुरो गर्छ अनि माथिल्लो गाउँमा चाहिँ के भयो चाहिँ हिजो सासी र बुहारीको चाहिँ एकदमै मिलती हेर्नु सधैँ जमानादेखिको अनि सासीलाई आफ्नो बुहारीले कत्तिको माया गर्छ भनेर जान्न मन लागेको छ अनि एक दिन सुत्ने बेलामा बुहारीसँग परीक्षा लिने मन लागेछ उनलाई। अनि सासूले भनिन्, ए बुहारी भन त, म खाटमा बसेँ भने तिमी कहाँ बस्छौ भनेर सोधिन्। बुहारीले भनिन्, म टेबलमा बस्छु नि आमा भनेर भनिन्। सासूले फेरि पनि भनिन्, म टेबलमा बसेँ भने चाहिँ तिमी कहाँ बस्छौ नि भनिन्। बुहारीले भनिन् नम्र भाषामा, म पिर्कामा बस्छु नि आमा भनेर। अनि सासूले फेरि भनिन्, म पिर्कामा बस्यो भने चाहिँ तिमी कहाँ बस्छौ त भनेर सोधिन्। बुहारीले भनिन्, म भुइँमा बस्छु नि आमा भनिन्। फेरि सासूले भनिन्, म भुइँमा बस्यो भने तिमी कहाँ बस्छौ नि भनेर भनिन्। अनि बुहारीले भनिन्, म खाल्टोमा बस्छु नि आमा भनिन्। अनि सासूले फेरि, म खाल्टोमा बस्यो भने चाहिँ तिमी कहाँ बस्छौ नि भनेर सोधिन्। अनि बुहारीको बालो साह्रै रिस उठेछ अनि भनिन्, तपाईँ खाल्टोमा बस्नुभयो नि आमा, माथिबाट माटोले पुरिदिन्छु अनि त्यही माथि माथि बस्छु भने। ल हेर्नुहोस् त, यस्तो छ अचम्म। अनि हिजो एउटा टेलरमा एउटा भाइले भन्नु क्या, ए दाइ पाइन्ट सिलाइ कति पर्छ भनेर सोध्यो। टेलरको साथीले भने, 300 रुपियाँ हो आजभोलि त भाउ बढ्यो छ भने। अनि कट्टु मात्र सिलाइ चाहिँ कति नि भने। उसले भने, अब कट्टु सिलाएको त 100 रुपियाँ हो भने। अनि उसले भने, त्यसो भने यो कपडाको कट्टु सिलाइदिनु तर लम्बाइ चाहिँ 45 सम्म पुग्ने हुनुपर्छ है अरे। ल हेर्नुहोस् त, अनि त्यो एउटा नाति थियो बढ्दो गरेको, उसले चाहिँ के भन्यो, हजुर मेरो त गर्लफ्रेन्ड छ भनौँ। लो भा, गर्लफ्रेन्डसँग कस्तो कुरो गर्नु पर्दो रहेछ, ल सुनाइ त मलाई भने। अनि उसले फोन लगायो, अनि केटीले हेलो को हो भनेर भनिन् है। केटीले त्यति भनेपछि यताबाट नातिले भन्यो, तिम्रो मायालु भनेर भनौ। अनि केटीले भनिन्, भन्नु खोज्नु भएको चाहिँ के हो तपाईँले भन्दै सोधिन्। यताबाट नातिले भनौ, आई लभ यु भनौ है। अनि केटीले भने, के गर्छ तिमी भनेर सोधिन्। यता नातिले भने, तिम्रो पूजा गर्छु भनिन्। फेरि केटीले भनिन्, ए त के चाहन्छस् भनेर भन्नु। यताबाट नातिले भन्यो, तिम्रो माया चाहन्छु भन्यो। केटीले भनिन्, पछुताउनु पर्ला नि फेरि भनेर भनिन्। अनि केटाले भन्यो, त्यो त मेरो किस्मत हो नि त भनेर भन्यो। उताले केटीले भनिन्, म चाहन्छु नि होइन, म त रेखा थापा हो नि फेरि भनिन्। अनि यताबाट हाम्रो नातिले भन्छ, अबुई सरी अन्टी रौ नम्बर परेछ ल अरे। अचम्मको कुरो। अनि एउटा गाना सुन्यो नाति हुन्छ भने के लाग्छ अब, दिलो बाजेको कुरो कसले काट्न सक्ने क्या। एउटा गाना सुनौँ, गानापछि चट्टा छोटो ब्रेकमा जाऊँ, ब्रेकपछि फेरि आउँला। रेडियो अर्पण 104.5। ल वेलकम टु ब्याक अगेन प्रोग्राम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा चाहिँ नि तपाईँलाई फेरि पनि स्वागत छ। जुलुवा बाजेसँग रमाइलो कुराकानी भइरहेको छ। नेपाली सेवा क्षेत्रहरू त्यो भवनमा जान्छन्, मजाले निदाउँछन्, आउँछन्, त्यस्तै छ। अब आफूभन्दा बाठो र बुद्धिजीवीको सङ्गत गर्नुपर्छ भन्ने कुरो बुझेपछि नेताहरूले अलिअलि घरमा कुकुर पनि पाल्न थाले भन्दै अनि सुनेको छु होला नाति। अनि त्यसपछि कुरो के हो चाहिँ भन्दाखेरि रमाइलो कुराकानी छ क्या के मुख बिगारै पर्दैन। दिल्ली बाजेले नचाहिने कुरो कहिले भने छैन अहिलेसम्म, जे हो त्यही भनिरह त्यही भन्छ भनिरहन्छ होइन। बोयफ्रेन्ड र गर्लफ्रेन्ड सिरियस गफ गर्दै छिन्। गर्लफ्रेन्डले भन्थिन् म छिट्टै नि आमा भन्दैछु यार भनेर भने बोयफ्रेन्ड। बोयफ्रेन्ड भने ओ माई गड के नचाहिने कुरो गरेको, मैले त अहिलेसम्म तिम्रो हात पनि छुएन, यो कसरी सम्भव छ भनेर भन्यो। अनि गर्लफ्रेन्डले भनिन् अरे बुद्धु म तिम्रो आमा भन्दैछु, अब मलाई तिम्रो बाउले प्रपोज गरेको छ, अब बिहे गर्ने रे भने होइन। यसरी पो आमा भन्ने रे दिन है। अनि डाक्टरले बिरामीलाई सोधे के समस्या छ भन्दैछु भनेर सोधे। बिरामीले भने छाती धेरै दुख्छ डाक्टर साहब भनेर भने। डाक्टरले सोधे चुरोट पिउनुहुन्छ भनेर सोधे। अनि बिरामीले भने हुन्छ, अब हस्पिटल आउँदा नि तपाईँले खुवाउनुहुन्छ भने मगाउनुहोस् न त, तर अरू नमगाउनुहोस् है, सिर्जे नै मगाउनुहोस् एउटा नातिले यो नाति तिमीलाई फेसबुकमा सबभन्दा मन परेको कुरो के हो भनेर सोधेको मैले। के भन्छ हेर्नुहोस् अनि दिनुआमा चाहिँ कुनै केटीले फेसबुकमा रिक्वेस्ट पठायो भने त फेसबुकमा मात्रै होइन वास्तविक साथी भन्नलाई उसकै घरमै जाउँ जस्तो लाउँछ मलाई त रमाइलो। अनि बुढा र अल्छी बुढा र बुढीका कुरा है। अब चाहिँ अल्छी वल्छी के लाग्छ त भने अल्छीले खेल्ने बल्छी भन्थे, तर यहाँ त के को अल्छीले झन् जाँगरिलाले खेल्ने बल्छी भएको छ आजभोलि त, पहिला जस्तो बेला कहाँ रह्यो र। बुढीले भनिन् ए बुढा जाउँ त भान्साबाट अलिकति चिनी ल्याऊ त, चिया एकदम खल्लो भइरहेछ मलाई भनेर भने बुढीले। अनि त्यसपछि बुढाले भने खोइ कहाँ छ चिनी, भर्दै भर्दिनँ त म त खोजिया खोजै छु भनेर भने बुढाले। अनि बुढीले भन्छन् मलाई थाहा थियो तिमीले भेट्टाउँदैन भनेर, त्यसैले मैले पहिल्यै मै भठा ल्याएर राखिरहेको छु कि हेर त। बिचरा त्यति बेला त के भने अब बुढा चाहिँ तुवा परिहाले। हेर्नुहोस् है भएको कुरो भने हौ फेरि बाजेले झुटो कुरो नभन्नु होला। एक दिन हाम्रो देश भ्रष्टाचार मुक्त हुनेछ ल भन त बाबु, यो कुन काल हो भनेर शिक्षकले विद्यार्थीले सोधे। विद्यार्थीले भने यो त भविष्य असम्भव काल हो सर। अरे अनि बुढाले भने छ्या कति नमिठो खाना बनाएको बुढी, गोबर जस्तो पो छ त भनेर भने। बुढी चाहिँ भनिन् हरे राम हरे शिव, यो बुढाले चाख्न त के मागिरहेको रहेछ त, अलिकति मिसाएको ट्याक्कै चाड पाइहाल्यो नि। हेर्नुहोस् है बिहे अघि केटाले भन्छन् तिमी त मेरी चन्द्रमा हौ प्रिय भनेर भन्छन् होइन। अनि बिहेपछि केटीले सोध्छन् के अझै पनि म तिम्रो चन्द्रमा हुँ त भनेर सोध्छिन्। अनि केटाले भन्छन् त चन्द्रमा भए त्यो आकाशमा चाहिँ तेरो बाउले टर्च लाइट बाल्यो होला होइन। ओहो हेर्नु किन नहाँस्यो होला, ए नाति नाति हाँसौँ मजासँग के थाहा, भोलि यो दाँत रहन्छ कि रहन्न झरले हाँस। सरले विद्यार्थीहरूले भन्नुभयो हेर बाबु नानी हो हरि यो सागपात खाने हो भने आँखा तेजिलो हुन्छ, यो कुरो विचार गर है भनेर भन्नुभयो। विद्यार्थीले भने थाहा छ सर, गाई भैँसीले सधैँ हरियो घाँसपात खाने भएकाले उनीहरूलाई कहिल्यै पनि चस्मा लगाउनु पर्दैन होइन त। एउटा प्यासेन्जरले सोधेको यहाँ सौदा चोकमा, यहाँ गुरुजी नारायणघाटले कति लिनुहुन्छ भनेर सोधे। गुरुजी अन्तिम अरे नारायणघाट अनि नारायणघाट बिक्रीमा छ र भने अरे अचम्म। केटाले केटीलाई सोधे, प्रेमीले प्रेमिकालाई सोधे, भनेस् त सान्यौ, के म तिम्रो विवाह केटी के म तिम्रो पहिलो प्रेमी हुँ अथवा मभन्दा पहिलो अरू कोही थियो भनेर सोधे। अनि केटीले भन्छन्, हो पहिलो प्रेमी नै तिमी नै हौ। अनि के भएको छ कुन्नि यो केटाहरूलाई, सबैले यस्तै प्रश्न सोध्छन् या दादा। अनि अहिले एउटा नातिले फोन गरेको थियो मलाई, हेर्नु न दिलुवा बाजे, आँप खाँदा चाहिँ नि सेतो सर्ट लगाएर हुन्छु, आँप खाँदाखेरि चाहिँ नि त्यो चुहिएर सेतो सर्ट पनि दाग लागेर पहेँले बस्छ आँपको चोकले, अनि मान्छेहरूले यो पनि ब्राजिलकै समर्थन रहेछ भनेर भन्नुभयो भने अरे पहेँलो हुने बित्तिकै। अनि पत्रकार ऋषि धमलाले पारस खड्कालाई प्रश्न सोध्नुभयो, लेटेस्ट न्युजै हो चाहिँ, पारसजी वर्ल्ड कप खेल्न बङ्गलादेश त जानु हो तर ब्राजिल त जानु भएन नि, किन सरकारले भिसा नदिएर कि ब्राजिल टाढा भएर? अरे र अब अलिकति अन्त्य भयो नि त नाति, जाँदा जाँदा एउटा प्रेरक प्रसङ्ग सुनाऊ। एकजना व्यक्तिले आफ्नो पिताको मृत्यु भएपछि आफ्नै बुढी आमालाई एउटा वृद्ध आश्रममा लगेर छोडिदियो। हरेक महिना केही खर्च पठाइदिन्थ्यो, समय बित्दै गयो। एक दिन वृद्धाश्रमबाट उसले चिठी आयो जसमा लेखिएको थियो, तिम्री आमा साह्रै बिरामी हुनुहुन्छ, छिटी भेट्न आऊ। ऊ वृद्धाश्रम पुग्दा आमाको हालत निकै खराब देखियो, उसलाई लाग्यो आमाको अन्तिम दिन नजिक आइसक्यो। उसले आमालाई सोध्यो, आमा तपाईँको केही इच्छा छ भने भन्नुहोस् म पुरा गर्छु। आमाले भनिन्, बाबु यो वृद्धाश्रममा पङ्खा हालिदिनु भनेर भनिन्। छोरोले, आमा तपाईँको अन्तिम समय आइसक्यो, अब तपाईँलाई पङ्खा के काम लाग्ला र हँ भनेर भन्यो। आमाले भनिन्, छोरा मैले यो गर्मीयाममा निकै गर्मी भोगेकी छु, त्यसैले सोच्दैछु भोलि पर्सि जब तिम्रा छोराछोरीहरूले पनि तिमीलाई वृद्धाश्रममा छोडेर जानेछन् तब तिमीलाई कष्ट नहोस् गर्मी झेल्न, तिमी त्यस्तो गर्मीमा कसरी बस्छौ भन्ने मेरो चिन्ता अभाव भनेको छोराले बल्ल महत्त्व बुझ्यो। बुढाबुढी भएका आमा बाउलाई वृद्धाश्रममा होइन घरमै राखेर माया गर्नुपर्छ, ममता साट्नुपर्छ भन्ने कुरा बल्ल बुझ्यो। यो एउटा प्रेरक प्रसङ्ग जसले जिन्दगीलाई बदल्न सक्छ। लौ त नाति नातिना हो, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्। अब यति नै हो मैले भन्न सक्ने भनेको। कालापुरले सघाउने विष्णु नातिलाई धन्यवाद। जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रबाट दिलुवा बाजे पनि बिदा हुन्छु, नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज़।